الفاحش ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا ومولانا محمدا عبده ورسوله اما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم خير الناس من ينفع الناس أو كما قال عليه الصلاة والسلام اسمعي باري دوستم بزرگو بيارة وحي تاج حضر داتو صاحب نے فرمایا اللہ جل شانہ کا ہم آپ کا کرم ہے کیسے گئے گزرے ماحول میں بھی اللہ نے ہمیں یہاں بلایا نیک لوگوں کی صحبت نصیب فرمائی بزرگوں کی صحبت نصیب فرمائی اس کا ہر وقت شکر کرنا چاہیے اور دوسری بات یہ ہے کہ بات جتنی طلب سے سنی جائے اتنا ہی فائدہ ہوتا ہے طلب میں عاجزی ہے اور عاجز بندے کو ہر کسی سے فائدہ پہنچتا ہے اپنے شیخ سے تو پہنچتا ہی ہے اگر بندے کے اندر عاجزی ہے تو ہر کسی سے اس کو فائدہ پہنچتا ہے تو بیان اور بات اسی اس سے سنی جائے کہ اللہ تعالیٰ عمل کی توفیق نصیب فرمائے عمل کی نیت سے سنی جائے تو اس میں فائدہ بہت ہوتا ہے باقی بیان تو علماء کے ہوتے ہیں حضرات بزرگان کے ہوتے ہیں ہم تو صرف ہماری مثال تو ٹیپ ریکارڈر کی ہے ٹیپ ریکارڈ میں جو بات ٹیپ ہو جائے تو وہ ٹیپ ریکارڈ کا کیا کمال ہے وہ تو جن بزرگوں نے محنت کی ہے اور کتاب سے اخذ کیا ہے ٹیپ ریکارڈ میں آ گیا آگے اس کو نشر کیا تو یہ اللہ تعالیٰ کا کرم ہے ہم اور آپ پر کہ اللہ تعالیٰ نے ہمیں یہاں بٹھایا سہارنپور میں ایک نخی تھے حضرت ثاقب علی نور اللہ مرکزہ پر نحو کا بہت غلبہ تھا تو وہ قضاء الہی سے وفات پا گئے تو یہ طالب علم آپس میں گپ شپ لگاتے ہیں تو آپس میں وہ گپ شپ لگا رہے تھے کہ مولانا صاحب نے بھی عجیب جواب دیا ہوگا جب انہوں نے پوچھا ہوگا کہ من ربک تو انہوں نے بھی جواب دیا ہوگا من ربک تو فرشتوں نے کہا ہوگا کہ صحیح صحیح جواب دو آپ یہ کیسا کیا بات کر رہے ہیں ہم کہتے ہیں مر ربک آپ بھی کہتے ہیں مر ربک تو انہوں نے نحوی لحاظ سے بتایا ہوگا کہ تمہارا من جو تھا وہ استفہامیہ تھا اور میرا من جو ہے یہ موصولہ ہے ہم نہیں سمجھتے یہ علماء سمجھتے ہیں جو علماء ہوتے ہیں وہ اس نحوی ترکیب کو سمجھتے ہیں عام طبقہ انگریزی طبقہ اس کو کیا سمجھے تو جب من موصولہ ہو جائے تو اس کا پھر یہ جواب بن جاتا ہے کہ جو تمہارا رب ہے وہ میرا بھی رب ہے اس لیے کہتے ہیں کہ بغیر استاد کے آدمی پڑھے تو اس میں وہ نور کہاں ہوتا ہے حضرت ڈاکٹر عبد الحی صاحب نور اللہ مرکزوں نے ایک نقطہ بیان کیا ہے فرماتے ہیں کہ یہ کتابی علم یہ صورت ہے, صورت, اور جو عالم اس پر عمل کرے تو یہ حقیقت بن جاتا ہے. اور جب اس کو پھر کسی شیخ کے ساتھ پکا لے تب اس کا نور اور اس کا محبت ملتا ہے. اس کا ایک عالم ایک بزرگ کے پاس آئے, اس کے مرید تھے, تو کیا حضرت ذکر میں مزہ نہیں آتا, ذکر میں مزہ نہیں آتا. تو یہ بزرگ حضرت اپنی جیسے حکیم کے پاس جائے وہ بتا دیتے ہیں کہ تمہاری یہ بیماری ہے, ڈاکٹر کے پاس جاتے ہیں تو وہ بتا دیتے کہ یہ تمہاری یہ بیماری ہے. ایسے یہ حضرات جو ہوتے ہیں ان کو بھی پتہ چل جاتا ہے کہ اس کی یہ بیماری ہے. تو حضرت نے فرمایا یہ تمہارے اندر تکبر ہے اور اس کی علاج کرو گے. کہ حضرت کیا علاج کریں گے؟ کہ ایک دری اخروٹ لے لے, ایک روٹی دری اخروٹ, اور پھر اس کو اپنے محلے میں جائے اور راستے میں بیٹھ جائے اور لڑکوں سے کہے کہ جو ایک تپڑ سر پر مارے گا اس کو پانچ اخروٹ ملیں گے. اب وہ ہوتا طالب واقعی اس کو ایک طلب تھی تو اس وہ اخروٹ لیے اور وہ محلے لے گئے. اب جب لڑکوں نے یہ دیکھا تو اس کو تپ مارنے شروع کر دیے, تپڑ لگ رہے ہیں, پگڑی ادھر پڑی ہے اور پانچ پانچ. اب ان کو اور سرایا سوجے اور وہ مزہ آنے لگا, ادھر سے تپڑ پڑ رہے ہیں, ادھر سے تکبر نکل رہا ہے. اتنے میں وہ ایک دڑی پانچ سے وہ اخروٹ ختم ہوئے, اتنے میں اس کا سر تکبر سے خالی ہوا. اور پھر جب اللہ کا نام لیا تو زمین سے آسمان تک نور بڑھ گیا. اور پھر جب اللہ کا نام لینے لگے تو اس کو ایسا مزے آنے لگا جیسے ساری دنیا کے شان اس کے منہ میں, ساری دنیا کے شان اس کے منہ میں. ہمارے حضرت مولانا فقیر محمد صاحب نور احمد قدور ہمارے دادا کے فرمایا کہ حکیم الامت رحمۃ اللہ علیہ نے مجھے 6000 اسم ذات کا ذکر دیا تھا. تو جب میں ذکر کیا کرتا تھا تو میرے منہ میں اتنی مٹھاس آ جاتی تھی کہ میں اپنے ہونٹوں کو چوسا کرتا تھا, اس کی وجہ سے وہ زخمی ہو گئے تھے, اتنا مزہ آ رہا ہوتا تھا. لیکن یہ تب ہوتا ہے جب اس چیز کو خالی تو کیا جاتا ہے نا, پہلے اس کو خالی کیا جاتا ہے. کسی گلاس میں آپ شہد بھر رہے ہیں, اس میں پانی ہے, تو پہلے اس کو گرانا ہوگا پھر اس میں شہد ڈالنی ہوگی. اگر اس کے اندر پانی ہے اور شہد ڈالیں گے تو شہد گرے گا, اس کے اندر نہیں آئے گا. رحمان بابا وہی کیا چیار مخبکی کا تیشی آئی نبی نا صفا دا صفا لگا. اب اس سے اور چیزیں نکالنی پڑے گی. اور مسئلہ بھی یہ ہے, اب سب پڑھے لکھے بندے ماشاء اللہ, کسی کو میں یہ چادر کسی کو دے دیتا ہوں کہ یہ امانت رکھ لے, تو امانت کا مسئلہ کیا ہے؟ کہ وہ امانت ویسے ہی واپس کرے جیسے میں نے اس کو دیا ہے. سفید چادر دیا ہے, اگر وہ اس میں خیانت کرتا ہے, اس پر رنگ زنگ داغ دبے ڈالتا ہے تو اس میں خیانت ہے. اور اگر وہ ویسے ہی دیتا ہے جیسے میں نے دیا ہے تو پھر یہ اپنی چیز صحیح لوٹا رہا ہے. اگر ویسے نہیں دیتا تو اس نے خیانت کی. اب خیانت, جو خیانت کرتا ہے وہ کیا ہوتا ہے؟ خیانت کرنے والا کیا ہوتا ہے؟ خائن. خائن کہ خائن کرنے والا جس کا امانت نہ ہو, ایمان کا خطرہ ہوتا ہے. ایمان کا خطرہ ہوتا ہے. تو اللہ تعالیٰ نے ہمیں دل دیا ہے, دل دیا ہے اور دل بالکل صاف ستھرا. جب ہمارے سینے کے اندر دل صاف فٹ کر رہے تھے, بالکل صاف ستھرا. قلب المؤمن عرش اللہ, مومن کا قلب اللہ کا مسکن ہے. تو اللہ تعالی دل کو صاف مانگتا ہے, دیا بھی صاف ہے, مانگتا بھی صاف ہے. اس میں کسی قسم کی کدورت, کسی قسم کی کفر, کسی قسم کی شرک, کسی قسم کی تکبر, ریا, عجب, یہ چیزیں نہ ہو, کیونکہ یہ داغ دبے ہیں. آدمی یہ گناہ کرتا ہے, دل پر دبا لگ جاتا ہے. پھر اگر توبہ کیا, گر گرایا, اللہ سے معاف کرایا, پھر تو صاف ہو جاتا ہے. اور اگر توبہ نہیں کیا تو دبا پڑا رہتا ہے. اب خدا نہ خواستہ دوسرا گناہ کیا, دوسرا دبا. توبہ نہیں کرتا, گناہ گھٹتا چلا جاتا ہے, تو یہ دل بالکل کالا بن جاتا ہے, کالا ہو جاتا ہے. پھر اس کو اچھائی بری لگتی ہے, برائی اچھی لگتی ہے. اس لیے وہ نعت والے پڑھتے ہیں نا, الہی دل بدل دے. دل کو صاف دیا ہے, صاف مانگیں گے. فرمایا کہ ایک آدمی پانی پر چلتا ہے تو اس کو چنٹے پڑیں گے کہ نہیں پڑیں گے؟ عرض کیا گیا, حضرت چنٹے تو پڑیں گے کہ بس یہ دنیا ہے, دنیا میں رہیں گے تو چنٹے تو پڑیں گے. لیکن اس کی صفائی بھی ہے. صفائی کے لیے اللہ تعالیٰ نے اسپتال دیے ہیں, تعالیٰ نے جگہ دیے ہیں, توبہ کیا, استغفار کیا, دل میں تکبر آیا تو توبہ کر لیا, دل میں ریا آیا توبہ کر لیا. دنیا میں رہیں گے, یہ چیزوں سے واسطہ پڑے گا. اس کے لیے حکیم الامت رحمۃ اللہ علیہ ایک آسان سا, بہت انتہائی آسان نسخہ بتاتے ہیں. فرماتے ہیں کہ اگر آپ کہتے ہیں کہ میں گناہ نہ کروں, یا گناہ سے بچ جاؤں, گناہ سے بچ جاؤں, تو اس کے لیے آسان نسخہ ہے. چھوٹا سا مراقبہ ہے. ہر عمل سے پہلے آپ کی کوئی بات کرنا چاہتے ہیں تو تھوڑا سا سوچ لیں, کہ سیکنڈ, ایک آدھ سیکنڈ سوچ لیں, یہ بات جو میں کر رہا ہوں اس سے میرا رب راضی ہوتا ہے یا ناراض. اگر اللہ راضی ہوتا ہے تو اس کو کر گزرے, اگر اللہ اس سے ناراض ہوتا ہے تو اس کو نہ کر. کوئی معاملہ کسی کے ساتھ معاملات ہیں, کوئی معاملہ کرنا چاہتے ہیں, तो पहले सोच ले, ये जो इसके साथ मैं मामला कर रहा हूं, इससे मेरा रब राजी होता है या नाराज? अगर रब नाराज होता है तो मैं करें, आसान सा नुस्खा। कोई कदम उठाते हैं तो पहले सोच ले, इससे रब राजी होता है कि नाराज? तो जब रब राजी होता है तो उसको कर गुजरे, और अगर रब नाराज होता है तो उसको न करे। हज़रत लुक़मान हकीम से रहमतुल्लाह अलैह से किसी ने कहा कि बकरी दी के इसको ज़बह कर ले, उसके मालिक ने बकरी दी इसको ज़बह कर ले, और कहा कि इसने दो बेहतरीन अज़ज़ा गोश्त के ले आए। तो लुक़मान हकीम ने दिल लाया और ज़बह, किसी दूसरे मौके पर आका ने फिर बकरी दी के इसको ज़बह कर ले और दो बदतरीन टुकड़े ले आए। तो हज़रत लुक़मान के हकीम रहमतुल्लाह अलैह वो फिर दो टुकड़े लाए, दिल और ज़बह। आका ने कहा अजीब बात है, मैंने कहा बेहतरीन टुकड़े लाए तो दिल और ज़बान लाए। और फिर मैंने कहा कि बदतरीन टुकड़े लाए तो भी दिल और ज़बान लाए। तो हज़रत ने फरमाया कि अगर ये दो चीजें ठीक हो जाए तो सारा बदन हिफाजत में भी रहता है और ठीक भी रहता है। अगर ये दो टुकड़ों में गड़बड़ आ जाए, ये खराब हो जाए, फासिद हो जाए, तो सारा बदन को, सारे बदन को भी तकलीफ होती है और सारे जिस्म को, बल्कि पूरे माशरे को इन दो चीजों से तकलीफ होती है। दिल मुसलमानों का कारोबार यही है, कि मुसलमानों की तिजारत यही है कि वो दिलों की तिजारत करते हैं, जमीने काश नहीं करते, ये तो दिलों में काश करते हैं। दिल बन जाए और जबान बन जाए, ये सारी मेहनत जो हो रही है पिछले दिनों मैंने एक वो किया था, तो उसमें जबान की पाबंदी थी एक हफ्ता, बात नहीं करनी थी। तो मैंने तकलीफ तो बहुत हुई, एक हफ्ता घर पर गुजारा, लेकिन वो जुबान बंद होने की वजह से मुझे जितनी नियामतें मिली जिंदगी में इतनी नियामतें नहीं मिली। इसलिए कहते हैं ना, चश्मो बंद हो, लब भी बंद हो, गोशो बंद, गर नूर मारे फत न भी नहीं पर मन भी खान। अपने आंखों को गलत जगह देखने से बंद कर लो, जुबान को गलत बोलने से बंद कर लो। अच्छी बात कह सकते हो, अच्छी बात है, नहीं कह सकते तो मत बोलो। और कानों को बुरे सुनने से बंद कर लो, सही सुन सकते हो तो ठीक है, नहीं सुन सकते तो बस कहीं पर गीबत हो रही है, आप वहां गए तो उसको बंद कर ले, बंद नहीं कर सकते तो वहां से उठ जाएंगे, वहां बैठे ही नहीं, गीबत सुने नहीं। अगर रबी रबी अल्लाह ताला हो, रबी ही एक तो हजरत रबी रबी रबी अल्लाह ताला हो, एक रबी ही रबी अल्लाह ताला, वो फरमाते हैं कि मैं एक मजलिस में आया, एक आदमी के साथ काम था तो वहां बैठ गया और गैबत शुरू हो गई। जब गैबत पर शुरू हो गई بھائی فوراً وہاں سے اٹھا. حکم یہی ہے جہاں وہاں غیبت ہو رہی ہو بند نہیں کر سکتے, اٹھ جاؤ. میں وہاں سے اٹھا لیکن اس آدمی کے ساتھ کام تھا, کافی عرصے کے بعد پھر آیا. جب پھر آیا اس کے ساتھ بیٹھ گیا تو غیبت ویسے چل رہی تھی, تو میرے زبان سے بھی ایک آدھ بات نکلی. رات کو جب میں سو گیا تو خواب دیکھ رہا تھا کہ یہ کالا آپشی پہلوان بہت طاقتور, موٹا تازہ اور تال میں خنزیر کا گوشت لیے ہوئے میرے پاس آ گیا. خنزیر کی بوٹیاں ہیں, اب مجھے مضبوطی سے پکڑ لیا اور میرے منہ میں وہ گوشت کے ٹکڑے ٹونس رہا ہے اور کمرہ بدبو سے بھر گیا. مجھے الٹیاں آنے لگے, منہ میں ٹھونستا رہا. جب میں جاگا تو واقعی وہ کمرہ بدبو سے ویسے ہی بھرا ہوا تھا, اور وہ بدمزگی ہے, وہ بدبو میں 40 دن تک محسوس کرتا رہا. مالا 40 دن تک, لیکن وہ چونکہ صاف صاف لوگ تھے, حضور صلی اللہ علیہ وسلم کے تربیت یافتہ تھے, ان کو محسوس ہو رہا تھا. ہماری مثال تو ایک آدمی ایک گھر میں ایک عطر والی کی بیٹی کسی بیڑ بکریوں والوں کے گھر میں بیاہی گئی, تو وہاں تو بدبو تھی, وہاں ان کے والد کے گھر میں خوشبو تھی. تو جب کرتے کرتے وہ اس کے ساتھ ایڈاپٹ ہو گئی, مانوس ہو گئی. پھر جب سسر ساس کسی کے ساتھ جھگڑا کرتی تو وہ تالا دیتی کہ وہ تمہارا گھر بھی دیکھا ہوا ہے, بدبو سے بھرا ہوا گھر تھا تمہارا, یہ تو شکر کرو میں آ گئی, وہ بدبو ختم ہوئی. حالانکہ بدبو ختم نہیں ہوئی تھی, اس کی ناک اس کے ساتھ مانوس ہو گئی. تو ہماری ماحول میں ہم ان چیزوں سے مانوس ہو گئے ہیں تو ان کا وہ برا اثر ہمیں محسوس نہیں ہوتا. تو میں اب یہ کر رہا تھا کہ اللہ تعالیٰ نے امانت دی ہوئی ہے دل صاف ستھری, اور صاف ستھری دل مانگ رہا ہے, دل صاف ستھرا. اب دنیا میں رہنا بھی ہے اور دل کو صاف بھی رکھنا ہے, تو اللہ تعالیٰ نے اس کے لیے انتظام بھی کر لیا ہے. اس کے لیے اللہ تعالیٰ جیسے کتاب اللہ ضروری ہے ایسے رجال اللہ ضروری ہے. اللہ تعالیٰ نے قرآن کو اگر خانہ کعبہ پر نازل کر لیتے ہیں اور رکھ لیتے کہ یہ تمہارا قرآن ہے اور بس اس کے مطابق عمل کرو تو بہت مشکل ہوتا. اس کے ساتھ جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے سینے پر یہ قرآن نازل ہوا. اب حضور صلی اللہ علیہ وسلم کے عین کا جو عمل ہے وہ قرآن ہے, کان کا جو عمل ہے وہ قرآن ہے, زبان کا جو عمل ہے وہ قرآن ہے, ہاتھوں کا جو عمل ہے وہ قرآن ہے, پیروں کا جو عمل ہے وہ قرآن ہے. دل کا جو عمل ہے وہ قرآن ہے. اس لیے ہمارے شرد لطن سے سیکھے جب کسی نے عرض کیا کہ حضور صلی اللہ علیہ وسلم کی کوئی, تو ہمارے شرد لطن نے فرمایا کان خلقہ القرآن, چلتا پھرتا قرآن, مجسم قرآن, مجسم قرآن. جو چیز حضور صلی اللہ علیہ وسلم کے جسم سے نکلی ہوئی ہے وہ عین قرآن ہے. ایک صحیفے میں قرآن ہے اور ایک عملی قرآن. تو اس کے لیے اللہ تعالیٰ نے جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں تم سے گناہ تو ہوتے رہیں گے, فرشتے تو تم ہو نہیں, گناہ تو تم سے ہوتے رہیں گے, लेकिन उसके दूर करने के लिए फरमाया कि जो पांच वक्त नमाज पढ़ता है वो ऐसे है जैसे उसके घर के सामने नहर जारी हो, घर के सामने दूर में, और उसमें पांच दफा गुसल करे। ये सामने घर है, ये नहर है, यहां गुसल किया और घर में दाखिल हुआ साफ सुथरा। कहीं दूर जाता तो घर पड़ता नहीं, घर के सामने। अब नमाज सफाई का जरिया है, नमाज बनाए जिंदगी बन गई। जिसके हमारे हजरत फरमाते हैं जिसके ये पांच मिनट बन गए उसकी सारी जिंदगी बन गई। हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह के यहां मेहमान आए हुए थे, हजरत जी मौलाना यूसुफ साहब उस वक्त छोटे थे, तो वो खाना लेकर आए तो उसे शोर बढ़ गिर गया। हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह ने फरमाया नमाज की तरफ तवज्जो करो, नमाज सही करो। हजरत इसके साथ नमाज का कहे नहीं जी, नमाज में सारी चीजें हैं, अगर नमाज सही हो गई तो आदमी ठोकर नहीं कर सकता, हर मौका महल की बात को वो देखेगा, उस मौके महल के साथ वो काम करेगा तो वो गलत नहीं होगा। जहां गड़बड़ होता है इसका मतलब है कि इसका नमाज सही है। अल्लाह ताला ने शिफा खाने कायम किए हुए हैं, ये तो हर किसी को पता है, मेरी गाड़ी खराब हो गई तो हम इसको वर्कशॉप ले जाएंगे, हर किसी को पता है कि आदमी बीमार हुआ ये अब अस्पताल ले जाएंगे, जहां ठीक करने की जगह होती है वहां ले जाना पड़ता है। अल्लाह ताला ने मशायख बिठाए हैं, इस पर मामूर हैं और हमारी खिदमत कर रहे हैं, हमारे वहां जाने की देर है। और ये भी नहीं है, हजरत इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैह बिशर हाफी रहमतुल्लाह अलैह के पास जाया करते थे। बिशर हाफी रहमतुल्लाह अलैह ज़ाहिरन अनपढ़ थे, हजरत इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैह 6 लाख अहादीस के हाफिज थे, वक्त के इमाम है, इंतहाई मुत्तकी आदमी। किसी ने पूछा क्या हजरत आज इसकी इतनी कदर क्यों करते हैं, ये तो अनपढ़ आदमी है। तो हजरत ने फरमाया हम किताब को जानते हैं, ये किताब वाले को जानते हैं। आज की आप उनके पास जाते क्यों हैं? हजरत ने फरमाया इनकी बातें, इनके पास जो बातें सुनने में आती हैं वो किताबों में नहीं है, वो किताबों में हमें नहीं मिलती, जो इनके पास सुनते हैं वो हमें किताबों में नहीं मिलते। तो बुजुर्गों की सोहबत कहते हैं एक साथ की सोहबत बुजुर्गों की 100 साल से भी, 100 साल इबादत से भी ज्यादा है, 100 साल इबादत, 100 साल इबादत से भी ज्यादा। बल्कि जो चीजें बुजुर्गों के यहां मिलती है वो इबादत से आपको बहुत मुश्किल से मिलेगी। असल है एक है समझना, जिसे इलम कहते हैं, और एक न समझना या न हासिल करना, उसे जहालत कहते हैं या ला इल्मी कहते हैं, और एक गलत समझना वो भी जहालत और ला इल्मी है। पिछले दिनों मैं सरजुमा गया तो वहाँ एक बहुत सीनियर आदमी, बहुत सीनियर आदमी, प्रोफेसर थे, अब रिटायर है, और स्टूडेंट लाइफ से तबलीगी है, कई सफर, हम जब बच्चे होते थे तो वो फ्रांस के सफर पर गए हुए थे, और 70 साल की उम्र में ये नाजक बद उसका बदन, और ये 70 साल की उम्र में अभी 35 साल लगाया, इतना मेहनत है, इतना मुशक्कत वाला और नेकान। तो सभी जमुनी ने उसका बयान रखा। अब उन्होंने पहली बात ये की, कि इंसान जो है आजिज महज है, शुरू जिससे ले ली, और अल्लाह पाक मुख्तार कुल है। ओहो, ये क्या कह रहा है? इतना समझ उसमें नहीं है, ये क्या कह रहा है? बावजूद इतने उसके, अरे उसने क्या कहा? अकीदे का मसला छेड़ दिया, वो भी गलत छेड़ दिया, मजबूर महज मौलाना उबैदुल्लाह से, मजबूर महज और आजिज महज में कोई फर्क है? मुफ्ती साहब किधर है? आजिज महज और मजबूर महज में ज्यादा फर्क है कि थोड़ा फर्क? मजबूर महज हमने तो ये बुजुर्गों से सुना है कि इंसान न मजबूर महज है न मुख्तार कुल। हज़रत अली करम अल्लाह वजह से किसी ने पूछा कि ये इंसान मजबूर महज है कि मुख्तार कुल है, तो हज़रत ने फरमाया एक पैर उठाओ। उसने एक पैर उठा लिया, उसने कहा दूसरी को उठाओ, कि दूसरी तो नहीं उठा सकता, एक उठाए तो दूसरी कैसे उठा सकता, कि इतना तुम्हारा इख्तियार है आगे तुम्हारा इख्तियार नहीं। तो मैंने कहा आज ये सारी बात ये है, जैसे हमारे डॉक्टर साहब फरमाते हैं कि ये तरबियत आम है, ये तकलीफ तरबियत ताम है। तरबियत ताम नहीं उठाई इतने बड़े का दर्जे का होकर भी ये बात कर रहा है। बुजुर्गों की तह नहीं खाई है, उसे एहसास भी नहीं है। मेरे साथ शाह साहब बैठे हुए थे, तो मैंने फोन उसको कहा ये क्या कह रहा है? उसने कहा क्या कहा, मैं तो सो रहा था। क्या कह रहा था? मैं तो सो रहा था। मैंने कहा इन्ना लिल्लाह, बयान शुरू नहीं हुए आप सो रहे हैं। मैं तो सो रहा था। और मैं भी मोलू मां बैठे हैं, अब अल्लाह ताला उनको तौफीक दे के उनको बताए कि ये तू क्या कह रहा है, ये तो तुम खवारिश का हो कि मुतजिला का, क्या अगर वो मजबूर महज है, आजिज महज है, तो फिर तो उससे पूछ भी नहीं होनी चाहिए ना, तो फिर तो मुकल्लफ ही नहीं रहा। तो असल बात मैं जो अर्ज कर रहा था वो ये कि बुजुर्गों के पास बैठने में आदमी को पता नहीं चलता मुझे क्या हासिल हो रहा है, लेकिन हासिल हो रहा होता है। मैंने एक दफा अपने मौलाना साहब नवरल अहमद को दूसरे अर्ज किया, हजरत मैं सैयद हूं, मैंने 4 महीने लगाए हैं और अब इतने अरसा आपके खिदमत में हूं, और नेक बुजुर्गों के साथ सारी उम्र बचपन से लेकर अभी तक मुझे तो कुछ भी पता नहीं चला। तो हजरत मुस्कुराए, फरमाया यही सवाल मैंने हजरत शाहदुल अजीज दुआ जो रहमतुल्लाह अलैह से किया था, ऐसे ही किया था जैसे आपने किया। तो हजरत ने फरमाया कि आप जब पैदा हुए तो आप कितने थे? मैंने कहा एक बारिश या दो बारिश कि आप ये चेप उठ कद हो गई तो आपको कुछ पता चला कि नहीं? पता तो नहीं चला कि ऐसे कुछ ना कुछ होता है, आदमी को पता नहीं चलता, आदमी को पता नहीं चलता। ये तो एक लतीफ सी बात है, लतीफ आदमी को उसका अंदाजा नहीं होता। बुजुर्ग को शायद देखने में ये जितना आजकल बिगाड़ है मेरे ख्याल में, बोलो माँ आपस में लड़ रहे हैं, मशाई आपस में लड़ रहे हैं, और आवाम तो है ही ऐसे, वो तो उनकी तो लड़ाई है ही जाए। ये बुजुर्गों की तरबियत न होने की वजह से पिछले दिनों मेरे ये गाय थी तो उसके बच्चादानी में दाना था, तो मैंने कहा भीत के कुर्बानी के लिए बेच दूंगा, दूध उसमें बहुत था। लेकिन तो एक मौली साहब आए थे, बेचते हो? हाँ बेचता हूं, लेकिन इसमें ये आए भाई, वो उसकी तिजारत करता है। मैंने कहा मैं मुझे दे रहा। मैंने कहा इस ऐब के साथ लेते हो तो अरजान दे दी, तो उन्होंने ले ली। दूसरे मोले से तीसरे मेरे घर आए तो इधर उधर बातें करते करते आखिर में ये कहा कि इस गाय में क्या ऐब है, क्यों बेच दी? ये तो बेचने की तो नहीं थी इसमें। मैंने कहा इसमें ऐब है कि ये गाभिन नहीं होती, इतना मैं बता देता हूं। आगे पूरा इसलिए नहीं बताता कि एक आदमी से बीवी तलाक मांग रही थी, तो रिश्तेदार उसके पास आया कि ये क्यों तलाक मांग रही है, इसमें क्या खराबी है? खाओ ने कहा वाह भाई, अपनी बीवी का आज तुम्हें बताओ, ये कौन सी बात, अपनी बीवी का आज तुम्हें बताओ कि मेरी बीवी के अंदर ये आय है। तो आखिर करते करते उसको नहीं मान रही थी, तलाक हो गया। तो रिश्तेदार फिर आया, अब तो उसका तलाक हो गया, अब तो बताओ उसके अंदर क्या आएगा। तो बुजुर्ग ने कहा पहले मेरी बीवी थी नहीं बता रहा था, अब तो पराये बीवी हो गई, अब तो आजाद हो गई, अब अगर उसका आए बताऊंगा तो गैर गीबत हो जाएगी, अब तो बिल्कुल नहीं बता सकता। मैंने कहा मैं इतना तो बता देता हूं, बाकी तफसील उनसे पूछ ले, तफसीली बात उनसे कर, अब तो उनकी गाय है, अब मैं उसकी गीबत नहीं कर सकता। इतना मैंने बता दिया, आखिर उस मैंने उसको तफसीली बताया है कि इसमें ये है, वो उससे पूछ ले। आखिर उन्होंने उससे खरीद ली, तो उन्होंने मुझे कहा वो दूसरे मोदी साहब ने कि मैं ये तिजारत करना चाहता हूं। मैंने कहा ठीक है, अच्छी बात है, तिजारत तो अच्छी चीज है, जो सही ताजिर होगा वो अंबिया और सिद्दीकीन के साथ होगा, आप तो उलमा है। लेकिन कभी कभी ऐसा भी हो जाता है कि कोई आपको ऐसे गाय बेचेगा और उसमें इतना नुकसान होगा, लेकिन आप वो आयब बताएंगे। तो उन्होंने कहा ओ हाजी साहब, ये मौली होने से नहीं होता, ये हाजी होने से भी नहीं होता, ये तबलीगी होने से भी नहीं होता, ये कोई नहीं बता सकता, इस तरह कौन बताता है? तो फिर मैंने कहा फिर तिजारत ना करिए, तिजारत फिर तो ईमान जाता है, पैसा तो आ जाएगा लेकिन ईमान, अगर ईमान नहीं बचा सकते तो फिर इस तिजारत का क्या फायदा? मेरा ख्याल था कि कुछ ना कुछ। तो लाहौर से आ रहा था, एक मौली साहब मेरे साथ बैठा हुआ था, उसके सरिया टायरन और गार्डर का वो लकी मरत में दुकान है। तो मैंने कहा मौली साहब ये तिजारत कैसे? उसने कहा आज का कारोबार और ईमान एक साथ नहीं रह सकते। मैंने कहा वो कैसे? क्या? उसने कहा मैंने 12 साल तदरीस की है और इमामत तो सारी उम्र की है, फारिग वो मुकम्मल दौरा किया हुआ है, सारी उम्र जब से मैंने वो सबक शुरू किया है इमामत करता रहा, 12 साल मैंने तदरीस भी की है, अब मेरा ये गार्डर इसका दुकान है, मेरा 21 लाख रुपया कर्जा है, 21 लाख। अब मैं मौली आदमी हूं, मेरे पास इतना पैसा कहां है? میرے اوپر یہ میلوں والا کا قرضہ ہے, اور یہ قرضہ میں نے کسی کو دیا نہیں ہے. اب جیسے آدمی آیا پہچان کا ہے اور 12,000 کا سودا لیا, 13,000 کا لیا, 12,000 اس کے پاس ہے, یہ ابھی لاتا ہوں, یہ ابھی لاتے لاتے 22,00,000 میرا قرضہ ہوگا. اور ہمارے پاس مل والے ٹیلی فون کر لیتے ہیں کہ بھائی اتنے پیسے ہو گئے کب دو گے, کہ بس ابھی فکس کرتا ہوں, ارادہ بھی نہیں ہوتا اور کرتا بھی نہیں ہوں, کہ کیا آپ اس کے ساتھ یہ من کہاں رہتا ہے. تو واقعی سب سے پہلی چیز جو ہے وہ ایمان رکھنا ہے, سب سے پہلی چیز ایمان رکھنا ہے. اور پھر جیسے یہ امانت ملی ہوئی دل کی, وہ ایسے صاف ستھرا اللہ کے پاس دینا ہے جیسے صاف ستھرا دیا ہوا ہے. اور یہ حضرت کی ملومت رحمۃ اللہ علیہ فرماتے ہیں کہ یہ صفائی فرض عین ہے, عالم کے لیے بھی, متعلم کے لیے بھی, اور عالی کے لیے بھی, اور تاجر کے لیے بھی, یہ فرض عین ہے. حضرت جنید بغدادی رحمۃ اللہ علیہ فرماتے ہیں میں نے توحید دوبی کی بیوی سے سیکھ لی. حضرت اس سے کیسے سیکھ لی؟ کہ میں آ رہا تھا, دوبی کے ساتھ اپنی بیوی لڑ رہی تھی, کہ میں نے بھوک برداشت کیا, پیاس برداشت کیا جی, اور پھٹے پرانے کپڑے پہنے, گرمی برداشت کی, سردی برداشت کی, سب کچھ برداشت کیا, لیکن تو یہ کہتا ہے میں دوسری شادی کرتا ہوں, یہ نہیں برداشت کروں. میں نے کہا اوہو, دوبی کی بیوی وہ شریک نہیں برداشت کرتی, اللہ میاں شریک کہاں برداشت کریں گے, جو ہمارے خالق ہے, مالک ہے, رازق ہے, سب کچھ ہمارا اللہ کے پاس ہے, تو وہ کہاں شریک برداشت کریں گے. اور شرک ایسا وہ بات نہیں ہوتی کہ نواب صاحب آئے حضرت کے پاس, فرمایا حضرت ذکر میں مزہ نہیں آتا, تو اس نے کہا کہ بس یہ اخروٹ لے کر اپنے محلے میں بیچو. اس نے کہا اللہ اکبر, تو اس نے فرمایا توبہ کرو اور کلمہ پڑھو. کلمہ پڑھو, کافر ہو گئے. اس نے کہا میں نے اللہ اکبر پڑھا. کہا کہ اللہ اکبر پڑھ کر تو کافر ہو گئے, فوراً کلمہ پڑھو کہ اللہ اکبر, تم نے اللہ کی بڑائی کے لیے نہیں, تم نے تو اپنی بڑائی کے لیے اللہ اکبر کا. ایسی بہت ساری باتیں ہم سے ہو جاتی ہیں. ہاں, تو یہ تو دائمی ماحول میں رہے. مولانا روم صاحب رحمۃ اللہ علیہ نے ایک عجیب مثال, یہ وہ عجیب مثالوں سے سمجھاتا ہے. پہلے جو گڑے ہوتے تھے اس کی بہت آو بگت ہوتی تھی, یہ نہیں ہوتا تھا پہلے, یہ فریج اور ایئر کنڈیشن اور یہ چیزیں تو نہیں ہوتی تھی, سادہ ماحول تھا. گڑے کو خوب دلا لیتے تھے اور پھر اس کو گڑونجی پر رکھ لیتے تھے, اس کے ساتھ سامنے نیچے ریت ڈال دیتے تھے, اس کو صاف ستھرا رکھتے تھے کہ ٹھنڈا پانی ملے. تو ایک گڑے سے کسی نے پوچھا کہ تمہاری اتنی باو بگت ہوتی ہے, اتنا آپ نلا دلاتے ہیں, اور پہلے گدر ہوتے تھے, ادھر سے لڑکیاں پانی لایا کرتے تھے, ایک گڑا رکھا ہے اس کے پر, اوپر رکھا ہے اس کے پر, اور رکھا ہے ایک ادھر سینے میں لیا ہوا ہے, اور آپس میں گپ شپ بھی لگاتے تھے اور پانی بھی لے جاتے, اور آؤ بغیر تو ہے ہی, خوبصورت لڑکیاں تمہیں سینے سے چمٹائے رکھتی ہے, کتنی خوش قسمتی ہے. تو اس نے کہا مجھے یہ یوں نہیں ملا, یہ تو پہلے کمار آیا, اس نے کسیوں سے اس سے مجھے خوب کوٹا, پھر اس میں بوریوں میں بھرا اور پھر پانی میں ڈال دیا, اس میں بگویا, جب میں گل سڑ گئی تو پھر اس سال سے میں کوٹا, تاکہ اس میں سوزاک نہ رہے اور پھر چلچلاتی دھوپ میں رکھا کہ میرا خون پسینہ خشک ہو جائے, اور اس کا بھی بس نہیں کیا, پھر آگ کی بٹی میں ڈالا, آگ کی بٹی میں ڈالا, آگ کی بٹی سے نکل کر اب میری یہ آو بگت ہو رہی ہے. تو اس بٹی سے گزرنا ہوگا, اگر نہیں گزرے تو یہ دل کی صفائی کی اور جگہ پھر نہیں ہے. اگر یہاں صاف دل لے کر نہیں گئے تو اس کی صفائی کی جگہ پھر اللہ معاف کرے, اللہ کسی کو دوزخ میں نہ لے جائے, تو پھر اس کی جہنم میں اس کی صفائی ہوگی. اب اپنے ساتھ اپنے ہر ایک آدمی وہ کر لے کہ صفائی یہاں کرتے ہیں یا جہنم میں لے جا کر کرتے ہیں. اس داغ دبوں کے ساتھ جنت نہیں جائے گا, جنت صاف چادر کی طرح ہوگی تو جنت میں جائیں گے. اور امانت بھی ہے, اللہ تعالیٰ نے امانت دیا ہوا ہے, صاف دل, صاف دل دیا ہے, صاف لے کر آنا ہے جی. اور دن آتا ہے پوچھنے سے, ایک ایک بات پوچھ کر دن حاصل ہوتا ہے, ایک ایک بات پوچھ کر جو مسئلہ پہ ہے فوراً بزرگوں سے پوچھے, جو مسئلہ پیش آئے فوراً بزرگوں سے پوچھے. دل کے عالم یہ مشائخ ہیں, دل کی باتیں مشائخ سے پوچھے. اور مسائل مفتی صاحبان سے پوچھے. اللہ تعالیٰ نے ایک مختصر سا وقت دیا ہے, اس وقت میں اللہ تعالیٰ ہمیں سنبھلنے کی توفیق نصیب فرمائے. اگر اس میں سنبھل گئے تو فرمایا جنت میں کچھ لوگ چلے جائیں گے تو رضوان اس سے پوچھے گا کہ بھائی حساب کتاب دے دیا, کہ حساب کتاب تو ہم نے دیکھا ہی نہیں, کہ میزان پر آئے کہ میزان تو ہم نے دیکھا نہیں, کہ پولیس رات کہ پولیس رات تو ہم نے دیکھا نہیں, کہ تم کون ہو, کہ ہم حضور صلی اللہ علیہ وسلم کی امتی ہیں, کہ تمہارے اندر کیا صفت تھی, تمہارے اندر کیا صفت تھی, کہ ہمارے اندر ایک تو یہ صفت تھی کہ جو کچھ اللہ نے دیا ہے اس پر راضی رہے, جو کچھ اللہ نے دیا ہے اس پر راضی رہے. ہمارے خواجہ مزدور صاحب فرماتے ہیں جب تک کہ نہ ہو دل کا تسلیم و رضا سے ہوا, یہ سجدہ نہیں سجدہ, یہ سر کا جھکانا. سجدہ نہیں سجدہ, یہ سر کا جھکا. انسان صفات سے بنتا ہے, میرا ٹائم بھی ختم ہو گیا. صفات اپنانے مسلمان کی سب سے بڑی غلطی یہ ہے کہ ان سے صفات رخصت ہو گئے ہیں. صفات آپ کو ملیں گے صفات والوں لوگوں کے, جن کے پاس صفات ہے. میں نے حضرت سے عرض کیا, حضرت یہ محبت محبت کہتے ہیں کہ محبت سے راستہ آسان ہو جاتا ہے, یہ مجھے محبت ملے گا کیسے؟ حضرت نے فرمایا کہ دل جلوں کے پاس بیٹھو گے تو محبت مل جائے. اللہ تعالیٰ مجھے بھی آپ کو بھی پوری انسانیت کو عمل کی توفیق نصیب فرمائے, ہماری تقصیرات اور خطائیں معاف فرمائے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.